نیاز رو کا آسرا نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے جن گرمکھ وسیا من سوئے جن گرمکھ وسیا من سوئے جن گرمکھ وسیا من سوئے جن گرمکھ وسیا من سوئے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا بسنت ہے جنا گرمکھ جنا گرمکھ وسیا من سوئے نانک تینا نانک تینا نانک تینا بسنت ہے نانک تینا بسنت ہے نانک تینا نانک تینا نانک تینا نانک تینا بسنت ہے نانک تینا بسنت ہے ہر اٹھے مان تن پر اڑا ہر اٹھے مان تن پر اڑ آٹھے مان تن پر اڑ من تن پر اڑے سب جگ ہریا ہوئے سب جگ ہریا ہوئے सब जग हरिया होए, सब जग हरिया होए, नानक तिना वतन है, नानक तिना वतन है, तिना गुरमुख वसया मन सोए, तिना गुरमुख वसया मन सोए, तिना गुरमुख वसया मन सोए, तिना गुरमुख वसया मन सोए, नानक तेना नानक तेना बसंत है। हर हर नाम जपतिया कछ न कहे जमका, नानक मन तन सुखी होए अंते मिले गोपा। हर कनम ते आए कह हो है पाई कलखन तपाई है सहाई, हर तर मोहल्ले आए मुद बल पाई मन सब सुख बुझे लती सब जाय, नानक सिमर एक नाम फिर बौड़ न था, नानक सिमर एक नाम फिर बौड़ न था। बसंत की वार मल पंजवा एक ओंकार सतगुरु प्रसाद, हर का नाम त्याय कै हो हरिया पाई कर्म लिखते पाई रुसहाई, वन त्रण त्रिपण मोले अमृत फल पाई मिल साधु सुख उपजै लखी सब छाई, नानक सिमरै एक नाम फिर बहुड़ ना थाई। काम क्रोध अर लोभ मोह बिनस दाय अहमे, नान प्रभ शरणागति कर प्रसाद गुरुदे, पंज पते महाबली कर सच्चा टोआ अपचल सुभाया मन दे फड़ो, रोग तुम सा मिट गए नित नवन रोवा दिन रहन नाम ते आए दा फिर पाए नमो, जिस ते उपजे नानक सोई फिरो, जिस ते उपजे नानक सोई फिरो। पंजे बदे महाबली कर सचा ठोआ अपने चरण जपाए मिटाय खड़ोआ, रोग सोग समिट गए नित नवा नरोआ, दिन रैन नाम से हाइंदा फिर पाए नाम हुआ, जिस ते उपजे नानक सोई फिर हो आ।